चलिए अस्मा रफाल देखते हैं। पहले अस्मा। मोरी दोन एरास करने वाले, ऐन रा द्वादिस का रूट है, इसम फाइल जमा मुजक्कर, गाशिया छाने वाली, गैन शिंजा रूट है, इसम फाइल वाहिद मुअन्नस, बख्ततन अचानक, बा गैन ता इसका रूट है, मुतलिक फेल है और हाल है ये, बसीरा बसीरत और यकीन के मानों में आता है, बा स्वादरा रूट है, इसम सिफ्त बर वजन फाइल वाहिद मुअन्नस, इबरतुन इबरत नसीहत सबक, ऐन बारा रूट है, इसम नकिरा, अलबाब दिल मुफाहमत बसीरत जहानत अकल, ये सब मानी है। लाम बाबा रूट है, इसम जमा है, इसका मुफरत होता है लुब, मगज़ को कहते हैं, गूदा होता है जो दिमाग में उसको लुब कहते हैं। चलिए अफाल को देखते हैं। यमुर रोना वो गुजरते हैं, मीम रॉ रा इसका रूट है, पाप नसरा, मर्रन या फिर मुरूरन इसका रूट है, फेल मुदारे जमा मुजक्कर गायब, यश उरून वो शऊर रखते, शीन ऐन रा रूट है, बाब दरबा सईरन मस्तर है, फेल मुदारे मनफी तो अम्र जमा मुजक्कर गायब, ताकिलोन तुम अकल रखते, ऐन काफ लाम रूट है, बाब दरबा अकलन मस्तर है, फेल मुदारे जमा मुजक्कर हाजिर। जन्नू उन्होंने सोचा या उन्होंने गुमान किया, जोए नून नून रूट है, बाप नसरा जन्नन मस्तर, फेल माजी जमा मुजक्कर गायब, कुजीबू वो झूठ बोले गए, काफ साल बार रूट है, बाप दरबा किस वन मस्तर, فعل ماضي مجهول، جمع مذكر غائب، نجیا وہ نجات دیا گیا، نون جیم واو روٹ ہے، باب تفعیل، تنجی ان مصدر موتل ہے یہ، فعل ماضی مجهول، واحد مذکر غائب، يرد وہ پھیرا جاتا، را دال دال روٹ ہے، باب نصر ردن مصدر ہے، فعل مدارے مجهول، واحد مذکر حاضر، يفترى أفارا يا اسکا روٹ ہے، باب افتیال، افترا ان مصدر ہے، فعل مدارے مجهول، واحد مذکر غائب، ادعو میں بلاتا ہوں، دال عین واو، باب نصرہ، دعا ان مصدر، فعل مدارے، واحد متکلم.